ताले पुर्याउँछ चितामा, चिन्ताले त पुर्याउँछ चितामा, रुँदा रुँदै हाँस्न सिक सालु, गर्नुपर्छ जीवनमा सङ्घर्ष, एक्लै पनि बाँच्न सिक सालु। पुर्याउँछ जितामा, चिन्ताले त पुर्याउँछ चितामा, रुँदा रुँदै हाँस्न सिक सालु, गर्नुपर्छ जीवनमा सङ्घर्ष, एक्लै पनि बाँच्न सिक सालु, गर्नुपर्छ जीवनमा सङ्घर्ष, एक्लै पनि बाँच्न सिक सालु। गर्नुपर्छ जीवनमा सङ्घर्ष, एक्लै पनि बाँच्न सिक सानु, जीवनलाई बुझ कमजोर भने आँसुमा नरुझ, रुँदा रुँदै हाँस्न सिक सानु, गर्नुपर्छ जीवनमा सङ्घर्ष, एक्लै पनि बाँच्न सिक सानु, गर्नुपर्छ जीवनमा सङ्घर्ष, एक्लै पनि बाँच्न सिक सानु।